أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه الله شافي الله كافي. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع ہم نے جگر کی بیماریاں رکھی ہیں, اور اس موضوع کے تحت ہم آج آپ کو بتائیں گے کہ ہیپیٹائٹس اے, ہیپیٹائٹس بی, ہیپیٹائٹس سی, اس کے بارے میں ہم آپ کو بتائیں گے کہ سب سے پہلے تو اس کی وجوہات کا آج آپ کو تذکرہ کریں گے کہ کن وجوہات کی وجہ سے ہو سکتا ہے, کیا ایسا ممکن ہے کہ ایک صحت مند آدمی کو جو ہے ہیپیٹائٹس نہ ہو, جگر کی بیماریاں نہ ہو, اور کیا ایسا ممکن ہے کہ ہیپیٹائٹس بی اور سی کا علاج ہو سکے. تو ان سوالوں کے جوابات آپ کو ہم ترتیب دو پروگراموں میں دیں گے, کل کا بھی اور آج کا بھی. آج ہم آپ کو اس کی وجوہات بنائیں گے, اس سے بتائیں گے, اور اس کے علاوہ اس سے بچنے کے طریقہ کار بتائیں گے کہ کس وجہ سے ہو جاتا ہے. سب سے پہلی چیز تو یہ کہ ہمارے شہر میں سب سے اہم مسئلہ پانی کا ہے. پانی اگر گندا ہو, پانی کے ٹینک میں اگر گٹر کا پانی مل رہا ہو یا وہ غلاظت سے بھرپور ہو, تو اس کے پینے کی وجہ سے ہیپیٹائٹس ہونے کے چانسز 100% ہو جاتے ہیں, اور زیادہ تر اس پانی کی وجہ سے ہی یہ چیز جو ہے جسم میں پیدا ہوتی ہے. بنیادی طور پہ یہ تو میں نے پانی کا آپ کو بتایا, لیکن بنیادی طور پہ جو اس کی پرانی وجوہات جو تھیں اس میں سب سے پہلی جو چیز یہ تھی وہ یہ کہ ڈسپینسری میں جو انجیکشن لگتے تھے وہ انجیکشن ابال کے لگتے تھے, تو وہ تو الحمدللہ 80% کے قریب اب ختم ہو گیا ہے. بڑے بڑے جگہوں پہ, چھوٹی چھوٹی جگہوں پہ جو ہے ڈسپوزیبل سرنج کا رواج ہو گیا ہے, تو وہ ایک کاز جو ہے وہ تو الحمدللہ کافی حد تک ختم ہو گئی ہے. اسی طریقے سے ایک کاز جو ہے بڑی کامن ہے اور وہ خواتین میں ہوتی ہے, وہ یہ کہ وہ لوگ جو کان اور ناک چھدوانے کے لیے جاتی ہیں, تو میری اپنا بنیادی جو چیز آپ لوگوں کو بتانا چاہتا ہوں کہ یہ چیزیں کرنا ختم کر دیجئے. اس میں بھی یہ ہے کہ ڈاکٹرز کو چاہیے کہ ڈسپینسریز کے اندر اسٹرلائز چیزیں استعمال کریں. جو ناک چھدواتا ہے اس کو ڈاکٹرز جو ہے وہ کریں, چونکہ ان کے پاس سرجیکل انسٹرومنٹ جو ہے وہ بالکل اچھے ہوتے ہیں. ناک اور کان چھدوانے کے لیے وہ سنار کے پاس جاتی ہیں یا کہیں پر وہ تاروں کے ذریعے وہ کرتے ہیں, اور وہ گندے ہوتے ہیں, اس کی وجہ سے ہیپیٹائٹس جو ہے بہت زیادہ پھیل رہا ہے. تو خواتین اس کی طرف نظر رکھیں. اسی طریقے سے دانتوں کے معاملات کے سلسلے میں کافی اویئرنیس آ گئی ہے, لیکن میں نے ابھی بھی دیکھا کہ کئی ڈینٹسٹ ہیں جو کہ پرانے علاقوں میں جو کہ چھوٹی چھوٹی ڈسپنسریاں لے کے بیٹھے ہیں, وہ جو بھی اوزار استعمال کرتے ہیں اسے بس پانی میں ڈال دیا, ابلے ہوئے پانی میں بھی نہیں ڈالا. ایسا بالکل نہیں ہے. انٹرنیشنلی اس کے اوپر بالکل پابندی لگی ہوئی ہے. آپ جس ڈینٹسٹ پہ جائیں اس پہ یہی کہیں کہ ڈسپوزیبل چیزیں استعمال کرو, باقاعدہ پلاسٹک کی تھیلی میں اس کو اسٹرلائز کر کے وہ رکھتے ہیں, اور اس کے بعد اسٹرلائز کی ہوئی ہوتی ہیں, اور اس کے بعد دوبارہ اس کو اسٹرلائزیشن کے لیے بھیجا جاتا ہے, اور اس کے بعد اس کو ڈائریکٹلی پولیتھین کے اندر یہ پیک کیا جاتا ہے. تو ایسی چیزیں استعمال کریں ڈاکٹرز بھی کہ جس سے بالکل شائبہ نہ ہو. ڈاکٹر صرف سوال کر لیتا ہے کہ آپ کو ہیپیٹائٹس سی یا بی تو نہیں رہا, تو مریض کو کیا پتا کہ اس کو موجود ہے یا نہیں. تو وہ اس میں سے کوئی مریض ایسا آ جاتا ہے کہ کہتا ہے کہ نہیں مجھے ہیپیٹائٹس نہیں ہے, اور وہ اوزار اس کو لگنے کے بعد جب دوسرے کو لگتے ہیں چاہے آپ جتنا بھی وہ کر لو اس کو لازمی ہیپیٹائٹس ہو جاتا ہے. تو ان تین چیزوں کے اوپر ہمیں توجہ دینی ہے. اس کے علاوہ جو ظاہری طور پہ جو ہوتا ہے اس میں سب سے پہلی نشانی یہ ہوتی ہے کہ طبیعت میں تھکن سی ہونے لگتی ہے, یعنی کہ 20-25 سال کی عمر کے بھی میں نے لوگوں کو دیکھا تھکاوٹ بہت طبیعت کے اندر رہتی ہے. ہر چیز میں وہ کہتے ہیں میں بڑا تھک گیا, نیند کر لوں, فلانا کر لوں, سستی طبیعت کے اندر رہتی ہے. تو یہ ایک بڑی اہم چیز ہوتی ہے. اسی طریقے سے بھوک کا ختم ہو جانا, بعض لوگوں کو بھوک جو ہے بالکل ختم ہو جاتی ہے, اور اس کا مطلب یہ ہے کہ آپ کو جگر کو کوئی مسئلہ ہے, آپ اسے چیک کرائیں. اسی طریقے سے بعض دفعہ جو ہے بہت سے لوگوں کو بھوک کا ہوکا ہو جاتا ہے، یعنی کہ وہ ٹینشن میں ہوں، ڈپریشن میں ہوں، ویسے بھی ان کو ہر تھوڑی دیر میں کچھ کھانے کو چاہیے، اس کے معنی وہ بھی جگر کے مسئلے میں آ سکتے ہیں۔ یہ ایک ایسے سمبلز میں آپ کو بتا رہا ہوں کہ اس سے اگر ہم کوئی ہو انٹیگریشن، اگر ہمارے پاس کوئی ایسی آئے تو اس میں ہم دیکھیں۔ دوسرا یہ کہ کولیسٹرول کے مریض خاص طور پہ خیال رکھیں کہ ان کے جگر کے ٹیسٹ بھی کروائیں، شوگر کے مریض جو ہیں ان کو بھی جو ہے وہ جگر کی خرابی ہو سکتی ہے۔ اسی طریقے سے الجھن طبیعت میں آپ نے دیکھا کہ بعض دفعہ عموماً 30 سال کے بعد بھی ایسا ہو جاتا ہے، 30 سال میں بھی ایسا ہو جاتا ہے کہ بیٹھے بیٹھے ہر چیز میں یار میری طبیعت گھبرا رہی ہے، میں ذرا باہر چلا جاؤں، میں سانس لے کے آ جاؤں۔ طبیعت میں الجھن، پریشانی، گھبراہٹ، اور عورتوں کو خاص طور پہ رونا آنا کہ رونا آ رہا ہے جی تھوڑی تھوڑی دیر میں، کیا ہو گیا؟ تو وہ بنیادی طور پہ یہ سب چیزیں جو ہیں وہ LFT کے جو انزائمز جو ہم SGPT بتاتے ہیں اس کی خرابی کی وجہ سے ہوتا ہے۔ اس کا تعلق بھی جگر سے کہ جب آپ الجھنے لگے ہر چیز میں، آپ کی عمر نہیں ہے لیکن آپ الجھ رہے ہیں، تو یہ چیزیں جو ہیں ایسی ہیں کہ جو کہ اس بات کی غم ماضی کرتی ہیں کہ آپ کے جگر میں خرابی ہے۔ اسی وجہ سے، اسی طرح سے وہ لوگ جو کہ چیز ہو گیا اور ایسی چکنی چیزیں جو ہیں ان کو زبان پہ بھی نہیں رکھی جاتی کہ وہ کھاتے ہی نہیں، کہتے ہیں مجھے عجیب بے چینی ہو رہی ہے، تو اس کے معنی کہ ان کا جگر جو ہے یا تو فیٹی ہو گیا یا انلارجمنٹ آف لیور ہو گیا، جگر کا کوئی نہ کوئی سلسلہ شروع ہو گیا ہے۔ تو بنیادی طور پہ ہمیں کرنا کیا ہے، اور سب سے اہم چیز میں آپ کو بتا دوں کہ آج کل جو فی زمانہ جو بہت زیادہ ہیپاٹائٹس پھیل رہا ہے وہ شیشے کی وجہ سے پھیل رہا ہے۔ شیشے کے اندر ایسے کیمیکلز ہیں، ایسی اس کے اندر باقاعدہ ڈیٹیل میں کئی پروگراموں میں بتا چکا ہوں، چاہے وہ الیکٹریکل سگریٹ ہو چاہے وہ شیشہ ہو، اس کو پینے والوں کو لازمی 2 سے 3 سال کے اندر اندر ہی ان کا جگر خراب ہو جاتا ہے، اور ان کے 3 حصے جگر میں سے کسی ایک میں ایسی انفلیمیشن ہو جاتی ہے کہ جس کی وجہ سے ہیپاٹائٹس ہونے کے چانسز ہوتے ہیں۔ تو ہمیں یہ کوشش کرنا چاہیے، پہلے یہ تھا کہ سگریٹ کا ایکٹیو اور پازیٹیو، ایکٹیو پیسو جو بندہ ہے، اگر سامنے والا سگریٹ پی رہے تو مجھے بھی پھیپھڑے خراب ہو سکتے ہیں، مجھے بھی ٹی بی ہو سکتی ہے۔ تو اسی طریقے سے اب یہ ہے کہ شیشہ پینے والا اگر اس کے برابر میں کوئی بیٹھا ہو تو اس کا بھی جگر خراب ہو سکتا ہے، تو اس چیز سے ہمیں اجتناب کرنا ہے۔ اب سوال یہ پیدا ہوتا ہے کہ ہمیں کرنا کیا ہے، ہمیں سب سے پہلے یہ کرنا ہے کہ اپنی غذاؤں کے اندر مرغن غذاؤں کا استعمال ترک کر دینا چاہیے۔ سب سے بڑی ہمارے وجوہات جو بیماری کہ اس میں پہلی وجہ دعوت ہے، شادی ہو یا جو بھی دعوت ہو، اس میں رات کو 12 بجے کے بعد مرغن غذائیں کھانا کھانا یہ ایسی چیز ہے کہ جس میں ہیپاٹائٹس ہونے کا یا جگر کے خراب ہونے کا بہت چانسز رہتا ہے کہ آپ اتنی ہیوی چیزیں کھا کر آتے ہو اور آپ جو ہے تقریباً اس میں آتی سو جاتے ہو۔ تو اس میں ہمیں یہ دیکھنا ہے کہ مرغن غذاؤں کا استعمال جو ہے وہ بالکل ہمیں نہیں کرنا۔ اب کیا چیزیں ایسی ہیں جس سے ہمیں ہیپاٹائٹس نہ ہو، جیسے میں نے شروع میں کہا، سب سے پہلی بات اپنی غذاؤں میں سادگی لے کے آئیے۔ نمبر 2، لہسن کا استعمال جو ہے وہ ہر کھانے میں چٹنی کے طور پہ، یا اسی طریقے سے ادرک کا استعمال کیجیے، اسی طریقے سے نمبو پانی جو ہے اس سلسلے میں بڑی اہم چیز ہے۔ اپنا طریقہ کار بنا لیں، پنجاب میں کچی لسی کا رواج ہے کہ کچی لسی ہر کھانے کے ساتھ ملتی ہے، نمکین لسی ہم جسے کہتے ہیں، بہترین چیز ہے، اور وہاں پر شہری علاقوں میں ہیپاٹائٹس نہ ہونے کی وجہ بھی یہی ہے کہ وہ لوگ کچی لسی کا استعمال کرتے ہیں۔ لیمو پانی کا جیسے میں نے آپ سے عرض کیا کہ بڑی عمدہ چیز ہے، اور سبز چائے جو گرین ٹی ہوتی ہے، یہ ایسی چیز ہے کہ جو گرین ٹی پیتا ہے وہ جگر کی بیماریوں سے محفوظ رہتا ہے۔ گرین ٹی کے اندر ایک چھوٹی الائچی اگر آپ ڈال لیں، نیمبو ڈال لیں، تو یہ ایک ایسی چیز ہے، میں ابھی ایسی سستی چیزیں بتا رہا ہوں کہ جس سے آپ کو ان سے بچ سکیں۔ دواؤں کے نسخے بھی ہم آپ کو دیں گے، لیکن یہ ایسی چیز ہے۔ دوسرے ایک یہ چیز کہ جو یعنی کہ جس میں وٹامن سی کی انٹیک ہو، جیسے آلو بخارا آج کل آیا ہوا ہے، آپ لازمی ایک پاؤ آلو بخارا ہر وقت کھائیے، اور اسی طریقے سے آلو بخارے کی چٹنی، انار دانا سوکھا جو ہے، پودینے کی چٹنی میں انار دانا ڈال کے کھایا جائے، ان سب چیزوں سے ہم ہیپاٹائٹس سے بچ سکتے ہیں۔ اور جو ہیپاٹائٹس کے پیشنٹ ہیں وہ اللہ تعالیٰ نے ایسا ایک نظام بنایا ہے کہ جگر جو ہے ری بلڈ ہو جاتا ہے، کہ اگر آپ کو ہیپاٹائٹس ہو بھی گیا ہے اور اگر آپ اس کا شکار ہو بھی گئے تو آپ ایسی چیزیں لیجئے جیسے دار ہلد ہے. دار ہلد بہترین چیز ہے. دار ہلد ہمارے طب کے اندر آخری دوا ہے کہ دار ہلد کا پاؤڈر کروا لیجئے اور اسے جو ہے آپ صبح شام 5-5 گرام جو ہے آپ اس کو لیجئے اور باقاعدہ آپ اس کو 6 ہفتے لے کر آپ دیکھیں گے تو آپ کا جو کٹ آف ریٹ بہتر ہوگا, آپ کا جگر بہتر ہوگا. تو دار ہلد ایک بہترین دوا ہے تو اس کا استعمال ہمیں انشاءاللہ کریں گے. اس پہ مزید ہم بات کریں گے. یہاں پر ایک مختصر سے وقفے کی جانب بڑھ رہے ہیں. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے پاس اس سیگمنٹ میں ہم آپ کی کالز لیتے ہیں اور آپ سے مؤدبانہ درخواست میں ہمیشہ کرتا ہوں کہ اپنے ٹی وی کی والیوم بالکل بند رکھیے تاکہ آپ سے ہمارا رابطہ صحیح انداز میں ہو سکے. جی ہمارے پاس کالر ہیں. جی السلام علیکم. جی السلام علیکم. ہمارے پاس آواز نہیں ہے, دوسری کال لے لیتے ہیں. جی السلام علیکم. جی السلام علیکم. کون صاحب کہاں سے؟ السلام علیکم. جی وعلیکم السلام. کون صاحب کہاں سے؟ محمد سلیمان جی اسلام آباد سے عرض کر رہا ہوں. جی بھائی فرمائیے. سر میری عمر 78 سال ہے. جی مسانے کی ذرا کمزوری ہے. وضو کرتا ہوں, وضو کرنے کے بعد پھر پیشاب کا قطرہ آ جاتا ہے. کئی دفعہ نماز پڑھتے ہوئے پیشاب کا قطرہ نکل جاتا ہے. اچھا اس سلسلے میں اگر آپ کچھ مہربانی کر کے بتا سکیں. چلیں ٹھیک ہے جناب. آپ پاس ایک اور کالر, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. جی السلام علیکم. ہلو آپ ٹی وی کی آواز بند کیجیے میری بہن. یہ شوگر کے لیے پوچھنا ہے. کون بول رہی ہیں آپ کہاں سے؟ جی تو وہ بات کر رہے ہیں, مسز یوسف بات کر رہی ہوں. ٹھیک شوگر ہے, 400 سے کم ہی نہیں ہوتی دوائیوں کے صبح شام کے. اچھا ٹھیک ٹھیک ہے جناب, بہت شکریہ. ہاں پاس ایک اور کالر, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. ٹی وی کی آواز آپ لوگ بند رکھیں گے تو ہم تک آواز آپ کی صحیح آئے گی. جی السلام علیکم. وعلیکم السلام حکیم صاحب کی عالم. اللہ کا شکر. کون کہاں سے؟ میں پاک پتن سے ازرا بول رہی ہوں. تے میرے 3 آپریشن ہوئے ہیں. آپریشن دی وجہ سے میں موٹاپا ہے گیا تے بی پی بھی تیز ہو جاندا ہے. موٹاپا 95 کلو ہے گیا. ٹھیک عمر کتنی ہے آپ کی؟ میری عمر 32-35. چار ٹھیک ہے جناب, بہت شکریہ آپ کی کال. ہمارا آج کا موضوع جگر کے پر ہم آپ سے بات کر رہے ہیں اور ہمارے پاس ابھی چونکہ کالر کم ہے, صرف میں 1 منٹ کی آپ سے گفتگو کروں گا. اس میں یہ چیز میں آپ سے بتانا چاہتا کہ اخروٹ جو ہے وہ بڑی عمدہ چیز ہے ہیپیٹائٹس کے پیشنٹس کے لیے. اگر اخروٹ کی تقریباً 11 گرام یعنی کہ تقریباً ایک اخروٹ کی گری بن جاتی ہے 10 گرام 11 گرام, تو یہ اگر آپ اسی طریقے سے روزانہ لیں صبح ناشتے میں تو یہ بڑی عمدہ اور ہیلپ فل جو ہے ہوتی ہے. اور اسی طریقے سے ہلدی, جو عام ہلدی ہے, یہ کھانوں میں زیادہ استعمال کریں. دال ہو سالن ہو, اس میں ہلدی کا استعمال زیادہ سے زیادہ کریں. محمد سلیمان صاحب ہمارے پاس پہلا سوال تھا, انہوں نے بتایا 78 سالہ ہے. اس میں انہوں نے ہمیں صرف یہ فرمایا کہ ان کے پروسٹیٹ کا مسئلہ ہے. عموماً 78 ایئر ان کا ہے تو اس میں پروسٹیٹ کا مسئلہ ہو جاتا ہے. دو چیزیں میں آپ کو بتاؤں گا. ایک تو میں آپ کو بتاؤں گا گلے منڈی اور سر پھوکا. گلے منڈی اور سر پھوکا، یہ دو جڑی بوٹیاں ہیں، ان کو آپ تقریباً 5-5 گرام کے قریب ایک گلاس پانی میں ڈالیں اور اس کو تھوڑا ہلکا سا گرم کرنا ہے، اور پھر اس کے بعد ٹھنڈا ہونے تک چھوڑ دیجئے. اس کے بعد اس کو چھان کے اسی طریقے سے پی لیجئے. اور دو چیزیں ہیں جس میں میں نے بتایا، گلے منڈی اور سر پھوکا، یہ آپ لے لیجئے. اور اسی طریقے سے پیٹھا آپ کے لیے بہت عمدہ چیز ہے، پیٹھے کی مٹھائی جسے ہم کدو کہتے ہیں میٹھا، اس کو استعمال کریں آپ. ہاں بس ایک کالر ہے، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ جی یقین صاحب، ثنا بات کر رہی ہوں کراچی سے. جی ثنا فرمائیے. جی یقین صاحب، میں نے آپ سے یہ پوچھنا ہے کہ میرے بھائی کی عمر 31 یا 32 سال کے قریب ہے، اس کو تقریباً 7-8 سال سے رات کے وقت نیند نہیں آتی ہے، دن کو پھر بھی تھوڑا سا سو جاتا ہے گھنٹہ دو گھنٹہ، مگر رات ساری جاگتا رہتا ہے. تو آپ حکیم صاحب برائے مہربانی کوئی آسان سا نسخہ بتائیں کہ وہ لے لے تو اس کو فرق پڑے، نیند آئے. اور دوسرا حکیم صاحب، آپ نے مجھے ریشا کے لیے چنے کا بتایا تھا چفوکنا، تو چنے کو چھلکا اتار کے پیسنا ہے یا چھلکے سمیت پیسنا ہے؟ چھلکے سمیت. جی چنے کو. ٹھیک، بہت شکریہ. وہاں پر ایک کالر اور، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون سا؟ مجھے شوگر ہے. کون صاحبہ کہاں سے بول رہی ہیں؟ استعمال کرتی ہوں. آپ کون صاحبہ بول رہی ہیں، کہاں سے؟ گوجرانوالا سے بول رہی ہوں. گوجرانوالا سے. کیا نام؟ میں انسولین لگاتی ہوں تو پیٹ بڑھتا جا رہا ہے، تو میں کہتی ہوں کہ کسی طریقے سے انسولین میری ختم ہو جائے، کوئی دوائی ایسی ہو جس کے ساتھ میں انسولین نہ لگاؤں. آپ انسولین لگا رہی ہیں؟ جی. اچھا شوگر آپ کو ہے، تو شوگر آپ کو ہے، انسولین ابھی آپ لگا رہی ہیں، ایک دم سے تو آپ مت چھوڑیے، میں آپ کو جواب دیتا ہوں. بہت شکریہ آپ کی کال کا. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ؟ جی الحمدللہ. کون صاحبہ کہاں سے؟ میں مسز نذیر بات کر رہی ہوں جنگیرہ سے. جی سوال بتائیے. میری بیٹی ہے نا، اس کا خون نہیں بنتا نا، بلڈ سیلز اس کے نہیں بنتے، تھیلیسیمیا بیماری ہو سے. تو آپ نے اس کے لیے زرش والا نسخہ بتایا تھا نا. جی جی. تو اس سے وہ بیماری کافی کنٹرول تھی، پھر آپ سے چیک اپ بھی کروایا تھا تو خون نہیں جا رہا تھا، لیکن ابھی زرش سے اور اس کا خون نہیں بن رہا، تو اس کے لیے کچھ بتا دیں. ابھی اس کا خون بالکل ختم ہو گیا ہے، نہیں بن رہا. اگر بہت کم ہو گیا تو اس کو آپ ایک بوتل چڑھوا لیں، ڈاکٹر سے مشورہ کر کے ایک بوتل چڑھوا لیے. میں نسخہ دوسرا آپ کو آج بتاتا ہوں. بہت شکریہ آپ کی کال کا. ہاں پاس ایک کالر ہے، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. ایک ہمارے پاس کالر تھی اور انہوں نے میرے خیال نام نہیں بتا سکے، تو شوگر ان کو ہے. شوگر کے لیے میں کئی دفعہ کئی نسخے دے چکا ہوں. اس میں سب سے اچھی چیز جو ہے وہ یہ ہے کہ آپ میتھی دانہ جو ہے اس کا استعمال آپ اس طریقے سے کریں کہ رات کو پانی میں بھگا دیں اور صبح پی لیں، اور اسی طریقے سے ہمارے جو ساشے ہیں اس کے اندر السی ہے، السی اور کلونجی جو ہے اس کے لیے بہت عمدہ ہے، یہ آپ منگوا سکتی ہیں، ٹیلی فون نمبر اسی اس میں آتا ہے. تو ہربلین کے نام سے جو ساشے ہے وہ صبح ایک اور شام ایک پانی کے ساتھ لیں، اس سے شوگر جو بہت جلدی کنٹرول کی طرف آ جاتی ہے. پاک ہمارے پاس ایک کالر، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم. جی وعلیکم السلام. کون صاحب کہاں سے؟ ہیلو. جی بھائی کون صاحب کہاں سے؟ میں جی کبیر والا سے بات کر رہا ہوں، عدنان. جی فرمائیے. کبیر والا سے عدنان خان بات کر رہا ہوں. جی سر فرمائیے. سر میرے پٹے میں پتھری تھی اور میں نے اس کا نا جی کافی درد ہوتا تھا میرے، میں نے آپریشن کروا دیا ہے. ٹھیک. اب میرا پتا نکل گیا، میں نے یہ پوچھنا تھا کہ میرے لیے کیا خوراک متواتر جو میں کھاؤں بہتر ہوگی. ٹھیک ہے جناب. السلام علیکم. السلام. کون صاحب کہاں سے؟ سر محمد علی بول رہا ہوں، گجرات سے. گجرات سے محمد علی. محمد علی سر. جی سر فرمائیے. سر بلڈ پریشر میرا بہت ہائی رہتا ہے، مطلب 120 اور 180 تک رہتا ہے، اس سے نیچے کم نہیں ہوتا. اچھا اچھا جی. چلے ٹھیک ہے، آپ کو انشاءاللہ ایک نسخہ دے دیتے ہیں. وہاں پاس کالر موجود ہیں. جی السلام علیکم. جی السلام علیکم. अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन साहिबा कहाँ से? सर मैं दाता दरबार लाहौर से खतीजा बात कर रही हूँ। जी फरमाइए। सर मुझे ये मसला है कि मेरे जो जिस्म का दायां हिस्सा है ना, मतलब मेरे घुटना, मेरी कोहनी, इससे पटाखे बहुत ज्यादा निकलते हैं और जिसकी वजह से ना जिस्म में शदीद दर्द रहती है मेरे, और रात के टाइम पाँव सुन्न हो जाते हैं, और ये जो मेरा सर का दायां पोर्शन है ना, ये कनपट्टी से ऊपर ये तकरीबन 1.5 से 2 इंच का पोर्शन, इसमें अजीब सी दर्द उठती है। अच्छा, ठीक। तो काइंडली आप सर बता देंगे ये पटाखों का जो मसला है ना, ये बहुत ज्यादा शदीद है मेरे दाएं पोर्शन में घुटना। अच्छा, अपनी उम्र बता दीजिए आप। जी अपनी उम्र बता दीजिए, एज कितनी है? सर मेरी उम्र है 33 ईयर्स। 33। ओके जी खतीजा, बहुत शुक्रिया। हाँ पास एक कॉलर है, सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहिबा कहाँ से? जी मैं पिशावर से कल्सूम बात कर रही हूँ। जी फरमाइए। जी मेरे चेहरे पर ब्राउन और ब्लैक टिल है। अच्छा, तो डॉक्टर ने लेजर करने को कहा है। क्या खाने को कहा है? लेजर। लेजर? अच्छा, लेजर करने का कहा है। जी जी, तो आप मुझे कुछ बताए कि ऐसे ही ठीक हो जाए। चले ठीक है, इंशाल्लाह मैं आपको बताता हूँ। अल्लाह। जी हमारे पास एक कॉलर है, अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, कौन साहिबा कहाँ से? चिंता, मेरा नाम शाजिया है, मैं चौपा से बात कर रही हूँ। जी जी, मैंने वो जरखान के चिंता टीके लगवाए थे 3 माह में। अच्छा, तो इससे ना बहुत ज्यादा प्रॉब्लम आ रही है, अभी खाने को कुछ भी दिल नहीं करता है और ब्लड बहुत ज्यादा हाई हो जाता है। अच्छा, और सर के एक साइड पे ना वो बहुत ज्यादा तकलीफ रहती है। इंजेक्शन आपको लग चुके हैं? जी इंजेक्शन 3 माह लगवाए हैं, 3 माह नहीं लगवा सकी मैं। आपको सी था, हेपेटाइटिस सी था या बी था? सी था। सी था, ठीक। अब आपको क्या प्रॉब्लम हो रहा है? अब प्रॉब्लम हो रहा है, एक तो सर में बहुत ज्यादा दर्द होती है। अच्छा, और जी, और इसके बाद ब्लड बहुत ज्यादा हाई रहता है। ठीक, और खाने को कुछ दिल नहीं कर रहा। तो आप, आपकी एज बता दीजिए मुझे। तकरीबन मेरी एज 25 साल है। 25 साल, 3 साल पहले इसके माने आपको तकरीबन 4 साल हो गए जिगर की बीमारी में। जी, तो आपने कोई हमारा नुस्खा इस्तेमाल किया? नहीं, मैंने इसी सब आपका कोई नुस्खा इस्तेमाल नहीं किया। अच्छा, अभी आप देखिएगा हमारा नुस्खे जो है वो स्क्रीन पर भी लगेंगे, वो आप लिख लीजिएगा, इंशाल्लाह ताला आपकी बारी आएगी तो आपको जवाब भी देंगे, वो नुस्खा आप जरूर लिख लीजिएगा जो स्क्रीन पर। हाँ पास एक कॉलर है। जी अस्सलाम वालेकुम। जी कौन साहिबा कहाँ से? जी मैं अहमदपुर से बात कर रही हूँ। जी फरमाइए। जी मेरा ब्लड प्रेशर का मसला है, मेरा बीपी बहुत ज्यादा लो रह जाता है और ये मतलब 3 साल से हो रहा है तकरीबन। लो होता है आपका? जी जी। अच्छा ठीक है जनाब, उम्र बता दीजिए। जी हमारे पास एक कॉलर है। जी अस्सलाम वालेकुम। अच्छा ये ड्रॉप हो गई है। पाक पतन से हमारे पास एक कॉलर थी, उन्होंने बताया 32 साल उम्र और 95 kg इनका वेट है। इसके लिए आप सबसे पहले ये करें कि मैंने जो लौकी वाला नुस्खा बताया था, लौकी का पानी और उसमें सफ़ेद ज़ीरा और सौंफ पहले से उसके अंदर डाल दीजिए पानी में और उसको उबाल के ये सुबह शाम पीजिए। और इसी तरीके से बंद गोभी भी बहुत अच्छी चीज़ है कि बंद गोभी को सैलड के तौर पे जो है कच्चा या थोड़ा सा उबाल के सैलड के तौर पे, जो रशियन सैलड होती है बगैर क्रीम के, वो आप खाइए, वो बहुत उम्दा रहेगा। और ये लौकी वाला नुस्खा जो है बहुत उम्दा है, ये आप कीजिए। और इसके अलावा ग्रीन टी जो है उसमें बर्ग सदाप आप ले लीजिए और लेमन ग्रास जो होता है, बर्ग सदाप और लेमन ग्रास जो है वो उसकी तो आप कहवा बना के पीजिए, इससे इंशाल्लाह शिफा दे देंगे। हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। बराए मेहरबानी होल्ड कीजिए। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम। कौन साहिबा कहाँ से? जी मैं इस्लामाबाद से सईदा खानम बात कर रही हूँ। सईदा खानम जी फरमाइए। साहब मैं जोड़ों के दर्दों की मरीज हूँ, शुगर की भी और हार्ट की भी, और मेरे तीन जोड़ दोनों घुटनों के और ये फूले का एकदम मुतासर हो चुका है। फूले के जोड़ का डॉक्टरों ने ऑपरेशन लिखा है, तीन चार डॉक्टरों को मैं चेक करा चुकी हूँ, उन्होंने ऑपरेशन लिखा है। तो मैं ऑपरेशन से बचना चाहती हूँ, कहने को और इसका कोई हल हो ऑपरेशन के अलावा कोई इलाज हो। आप अपनी उम्र बताएंगे सईदा साहब? 70 साल है। अच्छा तो ठीक है, आपने शुगर भी बताया, जोड़ों का दर्द और तमाम चीज, और हार्ट की भी, हार्ट की भी मरीज। दिल की दवाएं ले रही हैं आप? जी जी ले रही हूँ, स्टेंट भी दे दिया, साल दवाया स्टेंट भी हम डाला डॉक्टर। आप आए जोन फोर। चलें ठीक है जनाब, बहुत शुक्रिया जी। अस्सलाम वालेकुम। जी कौन साहब कहाँ से? मोहम्मद असलम बोल रहे हैं सरगोधा से जी। सरगोधा से? मोहम्मद जफर सरगोधा से जी। मोहम्मद जफर जी सवाल बताइए सर। सवाल बताइए। मेरे हाथ जो है ना ये सुन होते हैं, और सुन भी होते हैं और फुल मतलब ये बंद भी नहीं सही तौर पे होते। उम्र कितनी है आपकी? उम्र है 60। 60 साल है। शुगर वगैरह तो नहीं? ब्लड प्रेशर नहीं? शुगर वगैरह नहीं, अल्हम्दुलिल्लाह ठीक है। अच्छा अच्छा नहीं, ब्लड प्रेशर शुगर नहीं, अल्हम्दुलिल्लाह ठीक है। अच्छा अच्छा चलें ठीक है, मैं आपसे बात करूंगा, आपके बारी आने पे जवाब दूंगा। नाज़रीन यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ रहे हैं, आपसे मिलते हैं वक्फे के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। प्रोग्राम हिकमत और सेहत में आपका मेज़बान हकीम सैयद अब्दुल बासित वक्फे के बाद हाजिर खिदमत है। हमारे पास एक कॉलर मौजूद है, उनसे पहले बात कर लेते हैं। जी अस्सलामु अलैकुम। वालेकुम सलाम सर, मैं आयशा बात कर रही हूँ लाहौर से। जी आयशा। 29 साल मेरी एज है, 2 साल से मैं डिप्रेशन की पेशेंट हूँ। अच्छा। बहुत मेडिसिन खाई, मुझे फर्क नहीं पड़ा, मदर फीड भी करवाती हूँ, 1.5 साल की मेरी बेटी है। तो प्लीज काइंडली मेरी मदद करें, मैं बहुत ज्यादा परेशान हूँ, मुझे सांस एकदम फूल जाता है और जमाइयाँ बहुत आती हैं। अच्छा ये उम्र बताइए अपनी। 29 साल मेरी एज है। अच्छा 29 है ना। शादी के बाद मुझे ये प्रॉब्लम हुई है। शादी के बाद आपको डिप्रेशन बढ़ गया है? जी सर, पहले कभी कुछ भी नहीं था, अभी सांस एकदम आता है और जमाइयाँ आने लग जाती हैं, जमाइयाँ बहुत आती हैं, सांस रुकावट से। हार्ट बीट आपकी सही रहती है? दिल की धड़कन एकदम तेज भी हो जाती है जब ज्यादा सोचूं तो। कोई दवा तो नहीं ले रही है एलोपैथिक की? अब नहीं मैं ले रही, पहले मैंने काफी मेडिसिन खाई है। अच्छा तो अमूमन जो स्लीपिंग पिल्स होती है वो आपने खाई है नींद के लिए? नींद के लिए भी मेडिसिन डॉक्टरों ने दी है। अच्छा अब नहीं, मैं कोई मेडिसिन नहीं खा रही। चलिए ठीक है, मैं आपको बता, अब एक्सरसाइज करती हूँ, एक्सरसाइज करने से थोड़ा सा फर्क पड़ता है तो, लेकिन ना बिल्कुल ठीक नहीं हो रही सर, मैं बहुत परेशान हूँ, आप प्लीज मेरी मदद करें। इंशाल्लाह इंशाल्लाह। आप एक कॉलर है उनसे बात कर लेते हैं। जी अस्सलामु अलैकुम। अस्सलामु अलैकुम। सना साहिबा कराची से, इन्होंने बताया इनका भी इत्तेफाक से नींद का मसला था कि नींद के लिए, नींद के लिए देखिए काफ़ी चीज़ें हैं, लेकिन ये कि जो टेंशन डिप्रेशन नींद सब के लिए बड़ी उम्दा चीज़ें, नुस्खा आप लिख लें। एक तो नंबर एक इसमें है अस्तखुद्दूस, नंबर दो बरहमी बूटी, नंबर तीन गुले बाबुना, नंबर चार खशखाश, और नंबर पाँच कमरकस। ये सब चीज़ें जो हैं आपको लेनी है, यानी कमरकस के अलावा जो चीज़ें हैं वो आपको लेनी है, तकरीबन 3-3 ग्राम, यानी कि इतना इतना सा लेना है, और कमरकस जो है आपको तकरीबन 1 ग्राम, यानी कि एक चुटकी जो है वो जो गोंद का वो होता है उसे हम कमरकस कहते हैं। ये चारों पांचों चीज़ें जो हैं आधा गिलास पानी में उबालिए, और उबालने के बाद छान कर आप इसे पीना शुरू करें रात को सोने से पहले, अच्छी तरह उबालें और छान के जब अंदर कमर कस, जो मैंने बताया ये भी हिकमत है कि वो जब घुल जाए, जब वो पूरा पानी में घुल जाए तो फिर आप पीना शुरू कीजिए। इससे आपके आसाब भी मजबूत होंगे, टेंशन डिप्रेशन भी ख़त्म होगी और नींद भी इंशाल्लाह ताला बेहतर आएगी। आप पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन साहिबा कहाँ से? जी मैं पाटपतन से प्रवीण बात कर रही हूँ। जी फरमाइए। मेरा मतलब ये है ना, मेरे मियाँ के ना तीन पत्नियाँ हैं, तो उस हवाले से बता दें। और एक मेरा ये सवाल है कि मेरा ना छोटा बच्चा है, उसका चिपक जाती है जब सुबह उठते हैं ना, तो काफी इलाज करवाया लेकिन वो ना आराम नहीं आ रहा, तो आप उसके बारे में बता। बच्चे का दोबारा बताओ। मैं अच्छा, आंखें चिपक, आंखें बहुत चिपक जाती है जब सोते हैं तो। अच्छा अच्छा, चले ठीक है। बस एक कॉलर और है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। गुजरांवाला से हमारे पास शुगर के लिए था सवाल, उसके लिए दो चीज़ें आप कर लें, इससे इंशाल्लाह ताला बहुत अच्छा रहेगा। चरायता नेपाली ले लें 100 ग्राम, जामुन की गुठली जो है वो 100 ग्राम ले लें, और मेथी दाना 100 ग्राम, इन तीनों चीज़ों को पीस लीजिए, और पीसने के बाद जो है इसका पाउडर सुबह शाम। अच्छा, मैंने एक और तजुर्बा किया हुआ है, वो अभी तक बयान नहीं किया मैंने, लेकिन मैं बता दूं कि शुगर के पेशेंट हैं उनके जो क्रैम्प्स होते हैं, उनके दर्द होते हैं, घुटनों में दर्द होता है, या फिर ऐसा लगता है कि क्रैम्प्स है, यानी कि खिंचाव सा पैदा हो रहा है, तो उसके लिए मैंने किया ये कि जैसे चरायता है, जामुन है, मेथी दाना है, इसमें दो चीज़ें बढ़ा दी, एक भिंडी के बीज बढ़ा दिए और एक दालचीनी। तो इसमें भी अगर शुगर पेशेंट इसी नुस्खे में भिंडी के बीज और दालचीनी बढ़ा दें इस नुस्खे में, तो इससे क्रैम्प्स ख़त्म हो जाते हैं, और जो फ्लूट जो कम हो जाता है घुटनों में, उसके लिए भिंडी के बीज काम करते हैं। तो ये बहुत उम्दा दवा है, इसे आप इस्तेमाल करके देखिए। मिसेज नज़ीर साहिबा जहांगीरा से, इन्होंने बताया कि बच्ची का पहले भी इनको मैंने नुस्खा दिया था आज़रिश का, अब आप एक नुस्खा लिख लीजिए, ये आप सूप बना के दीजिए बच्ची को दीजिए। सेब ले लें तकरीबन 50 ग्राम, छोटा सा एक टुकड़ा, आजकल छोटे सेब भी आ रहे हैं, सेब एक अदद ले लें, चुकंदर 50 ग्राम ले लें, पालक के 6 या 7 पत्ते ले लें, 7 पत्ते ले लें, बकरे की कलेजी जो है 100 ग्राम, इन सब चीज़ों को जो है आप 2 गिलास पानी में उबालिए, इसमें नमक और काली मिर्च डाल दीजिए, और ये एक सूप सा बन जाएगा। ये सूप बेहतरीन है खून बढ़ाने के लिए, इसको सुबह शाम बच्ची को आधी आधी प्याली आप पिलाइए, और जो ज़रिश का नुस्खा आप कह रही काम नहीं कर रहा, ऐसा नहीं है, आप उसको भी इस्तेमाल करें, एक वक्त वो दीजिए और ये सूप जो है 2 वक्त दीजिए। दोबारा बता देता हूँ, सेब 50 ग्राम, चुकंदर 50 ग्राम ले लें, बकरे की कलेजी 50 ग्राम इसमें ले लें, और पालक के 11 या 7 पत्ते जो है आप डाल के सूप बनाएं, बेहतरीन सूप बनेगा जो खून भी बढ़ाएगा, हिम्मत और असाब के लिए भी बहुत अच्छा है। कबीर, एक हमारे पास एक कॉलर है, उनसे पहले बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम जी, कौन साहिबा कहाँ से? मैं हिना बहावलपुर से बात कर रही हूँ। जी फरमा। मैं अनमेरिड हूँ और मेरी 28 साल उम्र है, ठीक। और मेरे ना यूट्रस रसौली बताई गई है, और डॉक्टर कह रहे हैं ऑपरेट करवाओ, तो मैं करवाना नहीं चाह रही, कोई इसके लिए अगर हल है वो बता दे, नहीं तो ऑपरेशन अगर मस्त है तो वो बता दे, मैं करवाऊँ। ठीक, आप पास एक और कॉलर, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। मेरे ख्याल से कॉल छोड़ दीजिए, टीवी की आवाज बंद नहीं कर रहे हैं। कबीर वाला से अदनान साहब ने बताया कि इनको इनका जो है पित्ते का ऑपरेशन हो गया है, और मैं अब क्या ऐसी चीज़ लूँ कि जिससे वो मैं यानी कि बेहतर रहूँ, उसके लिए आप ही कीजिए। नंबर एक तो ये कि अनारदाने की चटनी आप लाजमी दें, पुदीना अनारदाना जो है चटनी हर खाने के अंदर आपके होनी चाहिए, और इसी तरीके से एक दवा आप तैयार कर लीजिए जिसमें आलू बुखारा 100 ग्राम, सूखा आलू बुखारा ले लीजिए 100 ग्राम, अनारदाना 100 ग्राम, इमली 100 ग्राम, ज़रिश 100 ग्राम, और इसी तरीके से इन सब को उबाल कर छान के इस पानी के अंदर जो है आप तबाशीर जो है वो डालनी है, तबाशीर इसमें डालनी है 50 ग्राम पीस के, जिस तरीके चीनी की तरह उसको पीस लीजिए, और अगर आप चाहें तो उसका जो महलूल बनेगा उसमें चीनी डाल के और एक मीठा सा बन जाएगा, तो इसका आप इस्तेमाल मुसलसल करें। और मैंने कहा ना पुदीने की चटनी, कभी आलू बुखारा अनारदाना के, वो आप मुसलसल इस्तेमाल करें। गुजरात से मोहम्मद अली साहब, इन्होंने फरमाया ब्लड प्रेशर के लिए तो इसमें आप जो नुस्खा है बड़ी उम्दा है, असरोल छोटी चंदन जो है आपने लेनी है 50 ग्राम, साबुत धनिया आपको लेना है 200 ग्राम और काली मिर्ची लेनी है 10 ग्राम। यानी कि इसका दोबारा लिख लीजिए कि धनिया जो है 200 ग्राम है, चंदन छोटी चंदन 50 ग्राम है और 10 ग्राम काली मिर्ची, इसे पीस लीजिए और अगर मज़ा सही नहीं लगे तो इसमें 100 ग्राम मिश्री भी मिला लें और ये सुबह शाम आधा आधा चमचा खाएं। इसे ब्लड हर एक पेशेंट के लिए बहुत उम्दा चीज़ है। खतीजा साहिबा लाहौर से, इन्होंने बताया कि जिस्म में दाएं तरफ इनको दर्द है, दाएं और बाएं कहीं भी दर्द हो ये दवा इस्तेमाल कर सकती हैं आप। सूरनजान शीरी, अजगन नागोरी और इसी तरीके से मूसली सफ़ेद, तीन चीज़ें आप ले लें और आखिर में इसमें सौंठ, चार चीज़ें हो गई। इनको हम वजन 100-100 ग्राम पिसवा लीजिए और एक एक चमचा 5-5 ग्राम सुबह शाम लीजिए और जहाँ पर आपके सुन पना हो गया है उसमें आप लौंग का तेल इस तरह बनाएं कि कोई भी तेल ले लीजिए तकरीबन एक पाव और उसमें 50 ग्राम लौंगे डाल के जला लीजिए और ये तेल आप ठंडा करके रखिए, इसको आप इसमें जिसम में जहाँ दर्द होता है उसमें लगाइए। पेशावर से कुलसूम साहिबा, इन्होंने बताया कि चेहरे पर तिल हैं, डॉक्टर लेज़र का कह रहे हैं, तो इससे लेज़र से पहले आप हमारा लेज़र इस्तेमाल करें और वो ये है कि पान का चूना जो होता है वो आपको मंगवाना है, पान का चूना और धोबी सोडा, दो चीज़ें आपने लेनी है और उसको माचिस की तीली से जहाँ जहाँ पर तिल हैं उन जगहों पर इसको लगाइए, इंशाल्लाह 2 से 3 दिन के अंदर ये झड़ जाएंगे और उसके बाद उस जगह पर पुश्तशीरी और पेट्रोलियम जेली मिला के लगाइए, उसके धब्बे ख़त्म हो जाएंगे। शाजिया साहिबा टोबाटेक सिंह से, इन्होंने भी हेपेटाइटिस सी की पेशेंट है, इंजेक्शन का कोर्स इन्होंने कराया हुआ है और इनके सर में दर्द रहता है। आप सबसे पहले तो ये कीजिए कि जो हमारे आज नुस्खे स्क्रीन पर चले हैं आप उसका इस्तेमाल कीजिए, इंजेक्शन अपनी जगह पर है लेकिन ये कि अगर देसी दवाएँ भी साथ ले ली जाएँ तो कोई हर्ज नहीं। और सर के दर्द के लिए आप ये करें कि तीन चीज़ें हैं इसमें, सत्य अजवाइन, सत्य पुदीना और काफूर, तीन चीज़ें बाजार से मंगवा लीजिए 50-50 ग्राम और उसको एक बोतल में डालकर रख दीजिए और ये बिल्कुल महलूल सा बन जाएगा। ये सर में जहाँ जहाँ दर्द है उस जगह पर ये काफूरीन कहलाती है, इसे आप लगाइए, ये बेहतरीन चीज़ें। अहमद पूर से कौसर साहिबा ने फरमाया कि इनका ब्लड प्रेशर लो रहता है, ब्लड प्रेशर हाई और लो की दवाएं बिल्कुल अलग होती हैं। लो के लिए ये है कि आप फौरी तौर पे अगर उसका इलाज चाहती हैं तो कॉफ़ी जो है वो आप ब्लैक कॉफ़ी अगर आप पियेंगे तो इससे ब्लड प्रेशर बेहतर हो जाता है, यानी कि जो लो वाले हैं उनके लिए बता रहा हूँ। और इसी तरीके से नींबू पानी में काला नमक डाल के आप पियेंगी तो आप देखेंगे कि इनसे भी ब्लड प्रेशर बेहतर होगा। और इसी तरीके से सेब आजकल आए हुए, सेब का जूस लीजिए या कम से कम आधा आधा सेब सुबह शाम आप खाइए लौंग के साथ, यानी कि आप ये कीजिए कि सेब ले लीजिए और उसमें लौंग पीस के रख के और ऊपर से लौंग जो है उसमें थोड़ी सी डाल के फिर खाइए तो आपका ब्लड प्रेशर नॉर्मल रहेगा। सरगो इस्लामाबाद से सईदा साहिबा हैं, इन्होंने फरमाया कि ये शुगर की भी पेशेंट है, जो जोड़ों का दर्द भी है, घुटने का दर्द भी है, दिल की भी मरीजा हैं, तो बड़े मामलात हैं। अभी आप मेरा टेलीफोन नंबर आ रहा होगा वो नंबर ले लीजिए, मैं अगर इस्लामाबाद में हुआ तो आपको पता चलेगा तो मुझे दिखा लीजिए। और दूसरा ये कि अभी आप फ़िलहाल अदरक की चाय पीजिए, सिर्फ अदरक ले लीजिए, अदरक के बड़े ख्वास हैं। आप अदरक की चाय जो है इसको पानी में डाल के उबालिए और उसमें नींबू निचोड़ के जो है ये आप लीजिए, इससे काफ़ी बेहतरी आ जाएगी। सरगोधा से मोहम्मद जफर साहब ने बताया कि इनको सुन पना सा रहता है हाथों में, इन्होंने कहा था 60 साल उम्र है। आकर करहा लिख लीजिए, आकर करहा असली जो है वो आप 5 ग्राम मंगवा लीजिए और इसके साथ जो है आप आकर करहा के साथ जो है मिश्री ले लें, 50 ग्राम ये होगी, 100 ग्राम मिश्री होगी और इसी तरीके से इसमें ऊंच सलेब वाला, इतनी बड़ी बड़ी लकड़ियाँ होंगी, ये आप 50 ग्राम ले लें, आकर करहा 50 ग्राम और मिश्री 100 ग्राम कर दीजिए, इसका पाउडर बना के 4-4 चुटकी बस आपको पाउडर सुबह शाम लेना है। ये बेहतरीन नुस्खा है उन लोगों के लिए जो जिनके हाथ सुन रहते हैं और शुगर पेशेंट, इसमें मिश्री ना मिलाएं। दो चीज़ें हैं जैसे मैंने अर्ज़ किया, ऊंच सलेब वाला और आकर करहा असली, दोनों को हम वजन लेके यानी कि 100-100 ग्राम भी पीस सकते हैं तो इसका इस्तेमाल आप कीजिए। سرگودہ سے یہ جواب تھا. عائشہ صاحبہ لاہور سے, انہوں نے بتایا ڈپریشن. ڈپریشن کے لیے بیٹا میں نے ابھی ایک نسخہ بڑا اچھا دیا ہے, آپ بھی لکھ لیجئے. خشخاش ہے اس میں, تخم بابونہ ہے, استخدوس ہے, برہمی بوٹی ہے اور کمر کس. اس میں جو چیزیں اوپر سے میں نے بتائیں سب 50-50 گرام لیں گے, اور کمر کس جو ہے وہ 25 گرام یعنی کہ کم لیا جائے گا. اس کو آپ اسی طریقے سے ثابت رکھیں, اور اس کو جو ہے تقریباً ایک گلاس پانی میں جو ہے 2-2 گرام جو ہے وہ تمام چیزیں, اور 1 گرام جو ہے کمرکس ڈال کے اس کو ابالیے اتنا کہ کمرکس جو ہے ساری گھل جائے, اور اس کے بعد چھان کر یہ پانی پیجیے, تو آپ دیکھیں گے انشاءاللہ تعالی آپ کے جو ڈپریشن کا مسئلہ ہے وہ انشاءاللہ اللہ پاک حل کر دیں گے. ہمارے پاس 3 جوابات اور رہ گئے ہیں, ایک کل کے پروگرام میں انشاءاللہ تعالی میں اس کو شامل کر لوں گا. وقت چونکہ پورا ہو گیا ہے اس لیے انشاءاللہ کل میں آپ لوگوں کو اس کا جواب دوں گا, اور کل کا ٹاپک بھی انشاءاللہ تعالی جگر کے اوپر ہی ہم بات کریں گے. ہیپیٹائٹس سی کے اور نسخے آپ کو انشاءاللہ ہم کل بتائیں گے. اپنے میزبان حکیم سید عبد الباسط کو اب دیجیے اجازت. السلام علیکم ورحمۃ اللہ.